यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556563290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी 5 विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9842146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, आर्थिक वर्ष 2070-71 सकिन करिब 3 महिना बाँकी छँदै इन्धनका लागि छुट्याइएको बजेट सकिएपछि जिल्ला विकास समितिको काम कारवाही प्रभावित हुने देखिएको छ। यस वर्षका लागि जीविसले 17,66,629 रुपियाँ इन्धन खर्च छुट्याएको थियो। जीविसका योजना तथा प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले सो बजेट चैत मसान्तमै सकिएको जानकारी दिनुभयो। जसमध्ये 13,61,375 रुपियाँ भुक्तानी भइसकेको र 4,05,000 रुपियाँ भुक्तानी गर्न बाँकी रहेको शर्माले बताउनुभयो। जीविसले गत वर्ष 17,09,731 रुपियाँले वर्षभरिलाई इन्धन पुर्याएको थियो। यस वर्ष पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएका कारण बजेट अपुग भएको उहाँले बताउनुभयो। इन्धनका लागि छुट्याइएको बजेट सकिएपछि जीविसले यस महिना कार्यालयका कोही पनि कर्मचारीलाई इन्धन खर्च दिएको छैन। जीविसले कार्यालयकै सवारी साधन प्रयोग गर्ने तथा निजी सवारी साधन प्रयोग गर्ने कर्मचारीहरूलाई मासिक सुविधा स्वरूप हरेक महिना तेल दिने गरेको भए पनि यस महिनाबाट सो सुविधा रोकिएको हो। इन्धन सुविधा कटौती भएपछि काम गर्न असहज हुन थालेको कर्मचारीहरूले बताएका छन्। इन्धन अभावका कारण फिल्डसम्म पुग्नमा समस्या हुने गरेको कर्मचारीको भनाइ छ। वर्षभरि भएका विकास निर्माणका कामहरूको जेठ महिनामा अनुगमन गर्ने कार्यतालिका रहे पनि इन्धनको लागि छुट्याइएको बजेट सकेकाले अनुगमन कार्य प्रभावित हुने सम्भावना देखिएको छ। स्थानीय विकास अधिकारी तिलक प्रसाद पौडेलले भने, इन्धन कटौती हुँदैमा जीविसको काम कारबाही प्रभावित नहुने दावी गर्नुभएको छ। पौडेलले तेल खर्च नपाएकै कारणले अनुगमनका लागि फिल्डमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने बताउनु भएको छ। चितवनमा सञ्चालित इट्टा उद्योगहरू धराशयी अवस्थामा पुग्न थालेका छन्। राज्यको सुरक्षा नीति फितलो, सञ्चालनमा विभिन्न कठिनाई लगायतका समस्याले उद्योगहरू धराशयी बन्दै जान थालेको हो। जिल्लामा उद्योग सञ्चालनमा रहेका 40 उद्योगहरू दर्ता भएर सञ्चालनमा आए पनि अहिले 19 मात्र इट्टा उद्योग सञ्चालनमा छन्। अन्य उद्योगहरू विभिन्न कारणले सञ्चालनमा आउन सकेका छैनन्। चितवन इट्टा उद्योग सङ्घका निवर्तमान अध्यक्ष विनोद कुमार श्रेष्ठका अनुसार अस्थिर राजनीतिका कारण व्यवसाय सञ्चालन गर्न कठिनाई भएको छ। सरकार परिवर्तनसँगै सुरक्षा व्यवस्थापनमा निकै चुनौती थपिने भएकाले आफ्नो व्यवसाय लामो समयसम्म टिक्न र टिकाइ राख्न समस्या भएको निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनुभयो। विशेष गरी पछिल्लो समय चन्दा आतंकले गर्दा व्यवसायलाई निरन्तरता दिन नसकेको उनीहरूले उद्योगीहरूले अहिले व्यवसाय नै बन्द गरेका छन्। आफूहरूले राज्यलाई उद्योग सञ्चालन गरे बापत ठुलो मात्रामा राजस्व तिर्दै आए पनि यो क्षेत्रलाई राज्यले कुनै सुरक्षाको व्यवस्था नगरेको उनीहरूको गुनासो छ। चितवनमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ता तुलनात्मक रूपमा वृद्धि हुन सकेको छैन। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा जिल्लामा 1,23,984 जनाले परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ता रहेकोमा यस वर्ष 360 जना थप भई 1,24,344 जनाले परिवार नियोजन साधन प्रयोग गरेका छन्। यो लक्ष्यको तुलनामा निकै कम रहेको जनस्वास्थ्यको भनाइ छ। गत वर्ष जिल्लामा 1,58,500 67 जनाले परिवार नियोजन साधन प्रयोग गर्ने लक्ष्य लिएको थियो। परिवार नियोजनका साधनमध्ये स्थायी बन्ध्याकरण गराउनेको सङ्ख्यामा सबैभन्दा बढी प्रगति भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनकी परिवार नियोजन सुपरिवेक्षक सीता दाहालले जानकारी दिनुभयो। गत आर्थिक वर्षमा 963 जनाले स्थायी बन्ध्याकरण गराउने लक्ष्य लिएकोमा त्यसमा 23% प्रगति भएको हो। गत वर्ष जिल्लामा 1363 जनाले स्थायी बन्ध्याकरण गराएका थिए। जिल्लामा सबैभन्दा धेरै भरतपुर नगरपालिकामा 22,818 र सबैभन्दा कम सिद्धि गाविसमा 870 जनाले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको पाइएको छ। भर्खर मात्र गठन भएको नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी पार्टी विस्तारको क्रममा देश दौडामा लागेको छ। विभिन्न जिल्लामा पार्टी विस्तारको क्रममा लागेका पार्टीका केन्द्रीय पदाधिकारीहरू आज चितवन आइपुगेका छन्। उनीहरूले आज रिपोर्टर्स क्लब नेपाल क्षेत्रीय कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी चितवनमा पनि पार्टी विस्तार गर्न लागेको जानकारी गराएका छन्। पत्रकार सम्मेलनमा अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज गणेश गिरी पार्टीमा प्रवेश गरेको घोषणा समेत गर्नुभयो। त्यस्तै अन्य केहीले पनि विभिन्न पार्टी परित्याग गरी राष्ट्रवादी पार्टीमा प्रवेश गरेको जनाएका छन्। पत्रकार सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय अध्यक्ष मिननाथ देवकोटाले अहिले देशैभरि आफ्नो पार्टीमा प्रवेश गर्नेको जनलहर बढेको भन्दै पार्टी साँच्चैकै देश र जनताको लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले विदेशी हस्तक्षेपका कारण नेपालीहरूको अस्तित्व नै खतरामा परेकाले राष्ट्रियता रक्षाको लागि नै एकजुट हुनुपर्ने बताउनुभयो। अध्यक्ष देवकोटाले राष्ट्रियताको सवाललाई लिएर केही दिनमै प्रधानमन्त्री सुशील कोइरालालाई पार्टीको तर्फबाट ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको समेत जानकारी दिनुभयो। ए माओवादीबाट छुटिएर नयाँ पार्टी बनाउनुभएका अध्यक्ष देवकोटाले वामपन्थी आन्दोलनलाई 50 वर्षपछि धकेल्ने काम स्वयं माओवादीले गरेको आरोप लगाउनुभयो। उहाँले देशमा 2 पटकसम्म संविधानसभा निर्वाचन भए पनि संविधानसभाबाट नै संविधान बन्न नसक्ने दावी गर्नुभयो। उहाँले ठुला दलले मुलुकलाई मुठभेडतर्फ लान खोजेको भन्दै सबैलाई सचेत भएर बस्न आग्रह गर्नुभयो। उहाँले सरकारले गर्न खोजेको स्थानीय निकायको निर्वाचनमा आफ्नो पार्टीले सहभागिता नजनाउने पनि स्पष्ट पार्नुभयो। नेपाली कङ्ग्रेस चितवनले 9 लोकतन्त्र दिवस भव्य कार्यक्रमका साथ मनाउने भएको छ। जिल्ला सभापति टेकप्रसाद गुरुङद्वारा आज जारी विज्ञप्तिमा भोलि नानगढमा भव्य कार्यक्रमको आयोजना गरी लोकतन्त्र दिवस मनाउन लागि उल्लेख गरिएको छ। नयाँ वर्ष 2071 सालको अवसरमा शुभकामना आदान प्रदान एवं चियापान समारोह समेत जोडिएको सो कार्यक्रमलाई 2071 लोकतान्त्रिक संविधान समृद्ध नेपाल निर्माणका लागि भन्ने नारा दिएको छ। दिउँसो सभा 12 बजेबाट सुरु हुने समारोहलाई नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्यहरूले सम्बोधन गर्ने जिल्ला सचिव जितनारायण श्रेष्ठले बताउनु भएको छ। अन्डाको उपभोक्ता मूल्य आजदेखि 2 रुपियाँ बढेको छ। नेपाल अन्डा उत्पादक सङ्घले 10 रुपियाँमा बिक्री हुँदै आएको अन्डाको मूल्य बढाएर प्रति गोटा 12 रुपियाँ पुर्याएको हो। कुखुरा पालक किसानको लागत दाना तथा कुखुरा पालनका लागि चाहिने सामग्रीको मूल्य बढेको र अन्डाको उत्पादन विगतको तुलनामा घटेकाले मूल्य बढाइएको सङ्घका कार्यकारी अधिकृत शिवप्रसाद बरालले बताउनुभयो। सङ्घले अन्डाको फार्म मूल्य प्रति क्रेट 285 रुपियाँ, विक्रेता मूल्य 290 रुपियाँ र उपभोक्ता मूल्य 295 रुपियाँ कायम गरेको छ। एक वर्ष अघिसम्म दैनिक 30 लाख गोटा अन्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर दैनिक 15 लाख गोटा मात्र उत्पादन भइरहेको छ। बर्ड फ्लूका कारण निश्चित समयसम्म किसानले कुखुरा पालन सुरु गर्न नसकेको र उचित क्षतिपूर्ति पाउन नसक्दा किसानको आकर्षण कम हुँदै गएकाले अन्डा उत्पादनमा प्रभाव परेको नेपाल अन्डा उत्पादक सङ्घले जनाएको छ। अन्डा उत्पादनका लागि लेयर्स कुखुरा पालनमा 2000 किसान आबद्ध छन्। जुटपानी 4 भटेनीमा रहेको पृथ्वी उच्च माध्यमिक विद्यालयमा विद्यार्थीले गरेको तालाबन्दीका कारण पठन पाठन प्रभावित भएको छ। मासिक शुल्क लिने प्रशासनको निर्णयको विरोध गर्दै अनिराशिबु प्रारम्भिक इकाइ कमिटीले हिजोदेखि विद्यालयको मूलगेटमै तालाबन्दी गरेपछि पठन पाठन प्रभावित भएको हो। सरकारी विद्यालयमा मासिक शुल्क नलिन लिन नपाइने भए पनि सो विद्यालयले भने यसै शैक्षिक सत्रबाट शुल्क लिने निर्णय गरेपछि तालाबन्दी गरेको अनिराशिबु इकाइ कमिटीका अध्यक्ष चन्द्र लोले जानकारी दिनुभयो। उता विद्यालयका प्रधानाध्यापक गङ्गाराम गुरुङले भने अभिभावकको भेला नै गरेर विद्यालयमा सञ्चालन हुँदै आएको कोचिङ कक्षाका लागि शुल्क लिएको दावी गर्नुभएको छ। जुटपानीमा सञ्चालित साक्षरता कक्षामा नआएकाहरूलाई घर घरमै पुगेर साक्षर बनाइने भएको छ। साक्षर चितवन अभियान अन्तर्गत जुटपानी एकमा आज भएको सहयोगी कार्यकर्ताको भेलाले यस्तो निर्णय गरेको हो। सो भेलामा बोल्ने वक्ताहरूले अभियानलाई सार्थक बनाउन साक्षरता कक्षालाई प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा पिठुवा स्रोत केन्द्रका स्रोत व्यक्ति रामकृष्ण लम्साल, कालिका सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष निराजन गौली, मुनलाइट आवासीय माविका निर्देशक चित्रबहादुर राईमाझी, स्थानीय निरीक्षक शिशिर सिमखडा, सहयोगी कार्यकर्ताहरू कौशिला नेपाने, कविता इटनी लगायतले बोल्नु भएको थियो। जिल्ला शिक्षा कार्यालयको सहयोगमा जुटपानीमा कालिका सामुदायिक अध्ययन केन्द्रले साक्षरता कक्षा सञ्चालन गरिरहेको छ। पूर्वी चितवनको खोले सिमल बजारमा आजदेखि 15 दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ। सिराइचुली एफएमले आयोजना गरेको तालिमको नेपाल पत्रकार महासङ्घ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटाले उद्घाटन गर्नुभयो। चितवनका दक्ष पत्रकारहरूबाट सहजीकरण हुने सो तालिममा रत्नगर, जुटपानी, पिठुवा, शक्तिखोर, पदमपुर गाविसका 30 जनाको सहभागिता रहेको छ। तालिममा दक्षहरूलाई रेडियोले रोजगारीको अवसर पनि प्रदान गर्ने अध्यक्ष विशाल आली मगरले जानकारी दिनुभयो। भरतपुरमा भोलिदेखि मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने भएको छ। मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भोलिबाट 13 गतेसम्म मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरमा सञ्चालन हुने प्रतियोगितामा मध्यमाञ्चल विकास क्षेत्रका 19 जिल्लाका 1026 जना खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगितामा एथलेटिक्स, भलिबल, कराँते, तेक्वान्दो र उसु खेल सञ्चालन गर्नेछ। यसअघि सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डबाट सनड भएका खेलाडीहरूले उक्त प्रतियोगितामा सहभागिता जनाउनेछन् भने क्षेत्रीय प्रतियोगिताबाट सनड भएका खेलाडीहरूले यही वैशाख 15 गतेदेखि काठमाडौँमा हुने राष्ट्रपति रनिङ सिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समिति चितवनका प्रवक्ता रामहरि सिंहले जानकारी दिनुभयो। प्रतियोगिताको एक विशेष समारोहका बीच भोलि बिहान 11 बजे राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले उद्घाटन गर्ने कार्यक्रम छ। पर्सा जिल्लाको अति दुर्गम गाविस ठोरीसहित सुवर्णपुर, निर्मल बस्ती र सेडवा गाविसमा खानेपानीको स्रोत सुकेपछि स्थानीयवासी मारमा परेका छन्। विशेष गरी धारा चापकलमा पानी आउन छाडेपछि स्थानीयवासी समस्यामा परेका हुन्। गर्मी बढेसँगै धारामा पानी सुकेपछि स्थानीयवासी नजिकैको छिमेकी गाविसबाट पानी ल्याउन बाध्य बनेका छन्। पानीको अभाव भएपछि घरमा पालेका गाई भैँसीलाई समेत पानी खुवाउन समस्या परेको सुवर्णपुरका स्थानीयवासी रोशन खड्काले बताउनु भयो। पानी सुकेपछि खेत बालीमा समेत असर परेको स्थानीयको भनाइ छ। हरेक वर्ष सुक्खा मौसममा यस्ता समस्या आफूहरूले झेल्न परेको पनि सो गाविसका स्थानीयले बताएका छन्। खानेपानीको वैकल्पिक व्यवस्था नहुँदा दूषित पानी पिउन आफूहरू बाध्य भएको उनीहरूको भनाइ छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, देशभर देखिएको पेट्रोलियम पदार्थको अभावप्रति तपाईँको विचार के छ? ए, वक्यौता नबुझाएपछि यस्तै हो। बी, मूल्य बढाउने सरकारको रणनीति। र सी, भण्डारण गर्ने प्रवृत्ति रोक्नुपर्छ। अर्पण जनआवाजमा तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइलको मेसेज बक्समा गई रेडियो अर्पणको संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दि पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 मा पठाउन सक्नुहुनेछ। अर्पण जनआवाजको मत परिणाम हरेक साँझ 5 बजेको अर्पण बुलेटिनमा प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटुल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556 63063, मोबाइल नम्बर 9855061743। Mm-hmm.